चलिए अब तफसीर देखते हैं, आयत नंबर 105 से। وكأي من آيات في السماوات والأرض والأرض يمرون عليها وهم عنها موردون. آسمان اور زمین میں کتنی ہی نشانیاں ہیں جن پر یہ لوگ گزرتے رہتے ہیں اور ان کی طرف توجہ ہی نہیں کرتے. اور اس سے بھی بڑی حقیقت کیا ہے کہ وما یؤمن اکثرهم باللہ الا وهم مشركون. اور ان میں سے اکثر ایسے ہیں جو اللہ پر ایمان لاتے ہیں مگر ساتھ ہی شرک بھی کرتے ہیں. ان آیات سے رکوع کا آغاز ہے. سورت یوسف پوری ہو چکی ہے ایک حساب کی، یا آپ کہہ سکتے ہیں کہ قصہ یوسف مکمل ہوا. اس آخری رکوع میں اللہ تعالی ہمیں اس سورت سے بہترین طور پر فائدہ اٹھانے کی دعوت دیتے ہیں. بظاہر ایسا لگتا ہے کہ یہاں جن آیتوں کا، جن نشانیوں کا تذکرہ ہے، یہ نشانیاں کوئی زمین و آسمان میں پھیلی ہوئی درختوں، پھولوں، پھلوں، سمندروں اور دریاؤں کی صورت میں ہوں گی، لیکن حقیقت یہ ہے کہ نشانیاں صرف کائنات میں پھیلے ہوئے سورج، چاند، ستاروں کی صورت میں ہی نہیں ہیں، بلکہ ہر انسان کے ساتھ اس کی نجی زندگی میں ایسے حالات اور واقعات ہوتے ہیں کہ جو اس کے لیے ایک نشانی بن سکتے ہیں. کس بات کی؟ کہ وہ اپنے رب کو پہچانے. لفظ آیت کا جو ہے، یہی اس بات کی دلیل ہے کہ اللہ تعالیٰ کی ذات انسان کی زندگی کے معاملات کو چلانے والی ہے. خوشی، غم، دکھ، سکھ، جدائی، بیماری، صحت، عافیت، یہ ہر چیز انسان کے ساتھ ہوتی رہتی ہے. بظاہر کچھ لوگ سوچتے ہیں کہ یہ بس ایسے ہی ہو رہا ہے، تو گویا کہ ایسے لوگوں کا رویہ ہی کیا ہے کہ یمرون علیہا وہم انہا موریدون. کچھ لوگ ایسے ہیں جو آسمان و زمین میں نشانیوں کو دیکھتے ہیں. یہ وہ نشانیاں ہیں کہ جو کائنات میں پھیلی ہوئی بھی ہو سکتی ہیں اور انسان کی زندگی پر محیط بھی ہو سکتی ہیں. اگر پھر سماواتی والارض کو دیکھیں تو اس میں تو آپ دیکھ سکتے ہیں کہ سورج، چاند، ستارے، درخت، پھل، پھول، کھیتیاں، سمندر، کشتیاں، ہوائیں، پھل، درخت، غلہ، کیا کیا چیزیں ہیں. کتنے لوگ ہیں جو اس کے اوپر دیکھتے ہیں، غور کرتے ہیں، یہ میرے مالک کی بنائی ہوئی ہیں، یہ کیوں بنی، یہ درخت کیا سکھا رہے ہیں، یہ سورج کیا سکھا رہا ہے، یہ چاند کیا سکھا رہے ہیں. اور اسی طرح اپنی زندگی میں جو واقعات آتے ہیں، کون ہے جو ان کو بیٹھ کے سوچے، کل میرے ساتھ جو ہوا یہ کیوں ہوا. ہم کبھی سوچتے ہیں جب کوئی کام ہو رہا ہوتا ہے ہمارے ساتھ، کیا اس وقت ہماری سوچ اس پہ ہوتی ہے کہ یہ میرے ساتھ کیوں ہوا، یہ میرا بچہ اونچی کیوں بولا، یہ میرے پہ فلاں کو غصہ کیوں آیا، یہ میرے ساتھ ہی یہ تکلیف کیوں ہوئی. ہر لمحے ایک انسان اگر سوچنے کی عادت ڈال لینا تو وہ کبھی ادھر ادھر نہیں بھٹکے گا. اسی کا تذکرہ اللہ تعالیٰ نے کر دیا کہ عموماً انسان سوچنا نہیں چاہتے. سوال پیدا ہوتا ہے کیوں سوچنا نہیں چاہتے، منہ کیوں موڑ لیتے ہیں؟ اس لیے کہ نہ ماننے کا سبب جو ہے وہ اندر ہے، باہر نہیں. اللہ سے محبت کی کمی ہے، اللہ سے معرفت کی کمی ہے، اللہ تعالیٰ کے ساتھ تعلق میں کمی ہے. جو شخص اللہ کے بارے میں انوالو نہیں ہوتا، انٹرسٹڈ نہیں ہوتا، سنجیدہ نہیں ہوتا، پھر وہ اللہ تعالیٰ کی بنائی ہوئی چیزوں میں بھی غور نہیں کرتا. دراصل یہ اللہ تعالیٰ کا ایک شکوہ ہے جو اپنے بندوں کی طرف ہے کہ وَكَأَيِّم اور کتنی ہی مِنْ آیَاتٍ فِي السَّمَاوَاتِ وَالْأَرْضِ آسمان و زمین کے اندر نشانیاں موجود ہیں، لیکن یَمُرُّونَ یہ گزر جاتے ہیں، مَرَّ یَمُرُّ سے یعنی ہوش نہیں کرتے، دیکھتے ہی نہیں، پلٹ کے دیکھنا پسند نہیں کرتے. وَهُمْ عَنْهَا مُعْرِضُونَ اور وہ منہ موڑے ہوتے ہیں. اعراض کب ہوتا ہے؟ کہ جب انسان کی نگاہوں کے سامنے کوئی اور دوسری چیز ہوتی ہے. ان کی دنیا کی زندگی کی دلچسپیاں اتنی زیادہ ہیں، انہوں نے اپنی زندگی کے اندر اور ڈسٹریکشنز اتنی بنا لیں کہ وہ غور نہیں کرتے. کسی کا جملہ جو میں نے سنا اور کہنے لگی کہ ہم پہلے بھی نہیں راستوں سے گزرتے تھے، लेकिन हम अंधों की तरह गुजरते थे। ये उनके लफ्ज़ हैं, थोड़े से फ़र्क के साथ होंगे, लेकिन जब मुसलसल हर दिन वहाँ से गुजरते हुए मेरी ज़ुबान पे यही बात होती थी, कितने खूबसूरत दरख्त हैं, ये देखिए ये मुड़ा हुआ है, ये देखिए ये सीधा है, ये देखिए इसके फल, कहने लगी हम कई सालों से यहाँ से गुजर रहे हैं बस ऐसे ही, कभी सोचते ही नहीं थे, कभी इनको देख के बस ठीक है हो गई आदत है। जब मैंने कहती थी ना कि आपके शहर में बड़ी खूबसूरती है, तो कहती थी अच्छा हमें अब तो नहीं लगती, क्योंकि इतने सालों से एक चीज़ देखते आ रहे हैं, हो रही है जा रही है। मैंने गौर किया कि आखिर इंसान मोरिस क्यों बनता है। एक बहुत बड़ी वजह जो मैंने महसूस की है ना, जिसने अल्लाह की इस कायनात के साथ हमारा रिश्ता तोड़ दिया है, वो हमारी मस्नूई दुनिया की इजादात है। हमारे कानों को लगे हुए सेलफोन, उस पे बातें करते हुए कहाँ किसी के दिल में इस चीज़ का शौक आएगा कि वो ज़रा बाहर लगे हुए दरख्त को भी देख ले। हमारे गाड़ियों में चलते हुए कैसेट प्लेयर्स और इसी तरह की कुछ और चीज़ें कि जो हमें कायनात पे गौर ही नहीं करने देती। जो इंसान अल्लाह की इस कायनात में गुजरे और गौर ना करे वो मकरूज़ है, उसने हक नहीं दिया। जब तक इंसान का ताल्लुक किताब से नहीं जुड़ा होता, कायनात उसको बस एक कायनात दिखती है, आसमान आसमान दिखता है, ज़मीन ज़मीन दिखती है, कोई तवज्जो नहीं होती इन चीज़ों की तरफ। लेकिन जूं ही एक इंसान का किताब के ज़रिए अपने मालिक के साथ ताल्लुक़ जुड़ने लगता है, फिर वो आसमान आसमान नहीं रहता, वो ज़मीन ज़मीन नहीं रहती, बल्कि वो रब को पहचानने वाली निशानियाँ बन जाती हैं। और ये मार्फत ना मिले और पूरी किताब भी इंसान पढ़ ले तो उसने कुछ सीखा नहीं। इसी तरह अगर निशानियों को अपनी ज़िंदगी के मामलों पे थोड़ा सा करके देख लें, मसलन ज़िंदगी में उतार चढ़ाव आ गया, पहले खूब दौलत थी अब चली गई, ये भी एक निशानी है, और ये आसमान और ज़मीन में फैली हुई है क्योंकि इंसान इसी के बीच में रहता है। अब दौलत आई तो ये सोचा ही ना कि आई कहाँ से थी, क्यों आई, मकसद क्या था, इसका इस्तेमाल क्या करना था, और दौलत चली गई तो ये ना सोचा कि ये गई क्यों, आखिर मेरा इसमें क्या कसूर था, आखिर मेरी क्या इसमें कमी थी। तो ऐसे शख्स ने फिर उससे निशानी नहीं पाई और वो एराज की कैफियत में रहे। ऐसे ही लोगों को अल्लाह ताला यहाँ हर धर्म लोग कहते हैं कि जिनको नहीं दिखता तो रब नहीं दिखता। हमारे लिए इसमें से अमल की बात यही है कि अपनी ज़िंदगी में पेश आने वाले हर छोटे छोटे और बड़े बड़े वाक़े पे गौर करना है और देखना है कि क्या ये चीज़ें मेरी ज़िंदगी में जो आ रही हैं आखिर क्यों आ रही हैं। और कायनात पे से गुज़रते हुए तो इंसान को अपना दिल जो है वो अल्लाह को दे देना है कि अल्लाह जब तू इतने प्यारे तरीके से इस कायनात का निज़ाम चलाने वाला है, तो फिर बता कि तू मेरी ज़िंदगी के निज़ाम को क्यों नहीं चला रहा, या अगर मेरा जो कोई मामला बिगड़ा हुआ है तो उसको क्यों ठीक नहीं कर देता। हज़रत इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि इस आयत का नज़ूल अरब के मुशरिकों के लब्बैक कहने के सिलसिले में हुआ। कौन सी आयत? जो अगली आ रही है, क्या वमा युमिनु अक्सरुहुम बिल्लाहि इल्ला वहुम मुशरिकून। और बहुत सारे लोग जो अल्लाह पर ईमान तो लाते हैं इसके बावजूद मुशरिक होते हैं। मुझे याद है कि इस आयत ने मेरी ज़िंदगी पर एक बड़ा गहरा असर डाला था। जब मैंने इस आयत को बड़े शौर से पढ़ा तो मैं हिल के रह गई थी, क्योंकि हमने तो यही सुना हुआ था कि हम पैदाइशी मुसलमान और हक़ को पहचानने वाले और मवाहिद और न जाने क्या क्या नाम देते हैं हम अपने आप को, कि हमने तो ना कभी शिर्क किया, ना हम कहीं बुज़ुर्गों के पास गए, ना हम किसी कब्रों पे गए, ना चढ़ावे चढ़ावे। लेकिन जब मैंने इस आयत पे गौर किया तो मैं तो हिल के रह गई कि अल्लाह ताला कह रहे हैं कि ईमान लाने वालों में भी कुछ लोग मुशरिक होते हैं। इतनी बड़ी हकीकत का इंकशाफ है कि इंसान को अपने ईमान की फ़िक्र लग जाती है। अल्लाह को मानते तो हिंदू और ईसाई और यहूदी भी हैं, लेकिन साथ दूसरे चीज़ों को मिलाने वाले, बुतों को, मादी चीज़ों को। इसी तरह एक इंसान वैसे तो अल्लाह को मानता ही है, लेकिन अल्लाह के हुक्म को नहीं मानता, अल्लाह की नहीं मानता। जब असल चीज़ से नज़रें हटती हैं ना, तो इधर दूर उधर निगाहें उठने लगती हैं। मोरे दून का लाजमी नतीजा है कि इंसान मुशरिकून बन जाता है। जैसे एक शख्स है, वो क्लास में आया है, सीख रहा है, बैठ रहा है, पूरा नोट्स ले रहा है, देख रहा है, हर चीज़ पे उसकी नज़र है, और दूसरा जो है वो बेमकसद आके बैठा हुआ है, उसको देख उसको देख, उधर कर उधर कर। हाँ, उसका बैठना और एक जोक और शौक के साथ बैठने वाले का बैठना फ़र्क है ना। जो तवज्जो रखने वाला होता है ना, वो थोड़े से शोर से भी डिस्टर्ब हो जाता है, उसको बुरा लगता है कि किसी ने एक बेल भी क्यों बंद नहीं की कि जिसकी वजह से मेरे सुनने के बीच में रुकावट हो गई। इसके बरक्स दूसरा शख्स जो होता है, वो कहता है, खैर है ना, अब इतनी क्या, शुरू करें जी आप, कुछ नहीं होता, बच्चे तो बातें करते ही रहेंगे, आप बोलते रहिए। अच्छा, ये आवाज़ तो आती रहेगी, इसको आप छोड़ दें। बिल्कुल इसी तरह जो शख्स अल्लाह की कदर नहीं पहचानता ना, वो अल्लाह के सिवा दूसरों को अपने सहारे बनाने लगता है। और हर दौर में इंसानियत जिस गुमराही का शिकार रही ना, वो अल्लाह के इनकार की गुमराही नहीं है, बल्कि शिर्क की गुमराही है। अल्लाह तो है, लेकिन उसके साथ कोई और भी है। अब देखिए कि तौहीद दो तरह की होती है, एक तौहीद रबूबियत और एक तौहीद अलूहियत। इमाम तबरी हैं, वो लिखते हैं कि तौहीद रबूबियत को मानते थे मक्का वाले भी, लेकिन शिर्क अलूहियत में किया, इबादत में दूसरों को शरीक करने लगते थे। हज़रत इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि अरबों के लब्बई कहने के तरीके के ऊपर इस आयत का नज़ूल हुआ। वो क्या कहा करते थे? लब्बैक अल्लाहुम्मा लब्बैक ला शरीक लक लब्बैक। ए अल्लाह, तेरा कोई शरीक नहीं, हम हाजिर हैं, और तेरा कोई शरीक नहीं हाँ, मगर वो तेरा शरीक है जिसको तूने शरीक बना लिया, और तू इसका मालिक है, वो मालिक नहीं। ये बातें बोल के अपनी तौहीद वाली बात को मुशरिकाना बात करवा देते थे। आज भी देखिए कि लोग अल्लाह की बात के आगे रसूल की बात और बाज़ दफ़ा बुज़ुर्गों की बात को लगा के इस तरीके से शिर्क का शिकार होने लगते हैं कि जिसकी वजह से महसूस होने लगता है कि लोग जो हैं वो एक अल्लाह पर राज़ी नहीं हैं। इसी तरह मुशरिकों की आदत क्या होती थी कि जब आम ज़मीन पे होते तो अल्लाह को पुकारते, लेकिन इज़ा रकिबू फिल फुल की दाउल्लाह मुखलसीन लहुद्दीन फलम्मा नज्जाहुम इलल बर्री इज़ा हुम युशरिकून। जब जहाज़ों और कश्तियों में सवार होते हैं तो खालिस तौर पर अल्लाह को पुकारते हैं, और जब अल्लाह समंदर से बचाकर खुशकी में पहुंचा देता है तो फिर शिर्क करने लगते हैं। इसी तरह इल्ला वहुम मुशरिकून की एक तफसीर मुफसरीन ने की कि इल्ला वहुम मुशरिकून का मतलब क्या है कि अल्लाह के हुक्म के खिलाफ उलमा और मशाइख के अहकाम पर चलते हैं और इनको रब करार देते हैं, यानी बात अपने बुजुर्गों की मानते हैं, नाम कहते हैं कि हम अल्लाह का लेते हैं लेकिन हुक्म उसका नहीं मानते। इसी तरह इसकी एक और तफसीर है, और वो क्या अल्लाह की तरफ वालिद होने का नज़रिया पेश करते हैं, यानी अल्लाह की औलादें पेश करते हैं। जिस तरह मजूसी हैं वो नूर और जुल्मत के कायल हैं, एक खैर का रब एक शर का रब, इसी तरह की जो बातें हैं जिसमें इंसान अल्लाह के सिवा किसी दूसरे को ले आए तो वो सभी लोग इसके अंदर आएंगे। हम ज़रा अपने आप को चेक करें, कहीं हमारी ज़िंदगी में भी कोई ऐसा शिर्क तो नहीं है? क्या हम भी अल्लाह को एक मानने के साथ साथ फिर उसके हुक्म से अपने आप को दूर तो नहीं करते? और आप देखिए कि मज़हबी तबके में से भी अक्सरियत मुशरिक होती है। एक छोटा सा तबका दुनिया में हर दौर में मौजूद रहा कि जिन्होंने अल्लाह के वजूद का इनकार किया और इस कायनात को महज एक इत्तफाक का नतीजा करार दिया। को इंसिडेंट्स, मुख्तलिफ वाक़यात होते ही गए और हो गया, लेकिन अक्सरियत अल्लाह को खालिक और मालिक मानती है, इसका निज़ाम चलाने वाली मानती है। लेकिन इसके बावजूद जहाँ बात आती है दुआओं के सुनने की, बेटों के देने की, औलादों के रिस्क के देने की, तो फौरन दूसरों को पुकारने लगते हैं। यही कैफियत मुशरिकीन की थी, यही कैफियत आज के मुसलमान की है। मुशरिकीन ने तलबिया में जो लफ्ज़ बढ़ा रखे थे, सही मुस्लिम की रिवायत में मिलते हैं, क्या कहा करते थे हज और उमरे के अहराम के बांधते वक्त? लब्बैक ला शरीक लका इल्ला शरीकन हुवा लका तमलिकुहु वमा मलक। اے اللہ میں حاضر ہوں، تیرا کوئی شریک نہیں سوائے اس کے جسے تو نے اختیار دے رکھا ہے، وہ خود کوئی اختیار نہیں رکھتا۔ یہی ہے وہ عقیدہ کہ جس کی بنیاد پہ آج بھی لوگ اولیاء اللہ کو بزرگ سے ہٹا کر خدائی کے درجے پہ فائز کرنے لگتے ہیں، اور بعض دفعہ تو اللہ کے نبیوں کے ساتھ ولیوں اور نہ جانے کن کن کو ملا کر سب کو مل کے ایک ہی خدائی کے اندر شامل کرنے لگتے ہیں۔ اللہ تعالیٰ فرماتے ہیں کہ ایسے شرک کرنے والوں کو ڈر نہیں لگتا۔ افأمنوا أن تأتيهم غاشية من عذاب الله، سو کیا پھر بھی ان کو اس بات کا خوف نہیں کہ اللہ کے عذاب کی کوئی آفت ان پر آ پڑے؟ کب؟ اچانک۔ وہم لا یشعرون، اور ان کو پتہ بھی نہ ہو۔ غاشیہ سے مراد جہاں قیامت ہے، قیامت کے ناموں میں سے ایک نام ہے، آخری پارے میں سورت غاشیہ میں بھی آتا ہے، هل أتاک حدیث الغاشیہ۔ اللہ تعالیٰ فرماتے ہیں کہ یہ شرک کرنے والے، کیا ان کو قیامت کا ڈر نہیں؟ کیا اچانک وہ قیامت اگر آ جائے تو کون ان کو بچائے گا؟ آج رب کو بھول کر مطمئن ہو کے زندگی بسر کرنے والے ہیں، کل اچانک اگر ان کے سامنے قیامت آ جائے، اور اگر قیامت نہ بھی آئے تو غاشیہ سے بعض دفعہ آفتیں اور آسمانی بجلیاں اور غیب کے حادثے مراد لیے گئے، اور بغتتاً اچانک، جس کا پہلے سے کوئی پتہ نہ ہو، کوئی علامت نہ ہو، کوئی علم نہ ہو، کوئی وقت معین نہ ہو۔ وہم لا یشعرون، اور وہ شعور بھی نہ رکھتے ہوں۔ اور افامنو میں استفہام برائے انکار ہے، یعنی ان کے لیے یہ خدا فراموشی اور عذاب فراموشی اور عذاب سے بے خوفی مناسب نہیں۔ یہاں ان آیتوں سے یہ بھی پتہ چلتا ہے کہ قیامت اچانک آئے گی، اور جس حال میں آئے گی لوگوں کو خبر بھی نہیں ہوگی۔ ابن عباس رضی اللہ عنہ فرماتے ہیں کہ لوگ بازاروں میں مشغول ہوں گے، اور ایک سخت چیخ لوگوں کو ہیجان میں ڈال دے گی۔ حضرت ابو ہریرہ سے ایک روایت ہے کہ اللہ کے نبی نے فرمایا، دو آدمی، یعنی بیچنے والا اور خریدنے والا، کپڑا پھیلائے ہوئے سودا کرنے میں مشغول ہوں گے کہ قیامت آ جائے گی، نہ خرید و فروخت کر سکیں گے، نہ کپڑے کو لپیٹ سکیں گے۔ سورۃ اعراف میں بھی ہم لوگ پڑھ چکے اس کے بارے میں کہ یسألونک عن الساعتی ایان مرساہا، اور آگے جا کے سورت یاسین کے آخری رکوع میں بھی ہم اس کو دیکھتے ہیں۔ تو قیامت تو آئے گی، کسی کو پتہ بھی نہیں چلے گا کہ کون کتنا توبہ کرے۔ آج بھی جب ایک انسان گناہ کرتا ہے تو اس کو کیسے اس بات کی بے خوفی ہونے لگتی ہے کہ وہ اپنے آپ کو محفوظ سمجھتا ہے؟ کسی لمحے کچھ بھی ہو سکتا ہے، اور انسان اپنے آپ کو مطمئن کر کے رہے کہ اللہ کا جب عذاب آئے اور وہ اس وقت کس حال میں ہوگا۔ اس لیے انسان کو شرک سے بہت بچنا چاہیے، کیونکہ مشرک جو ہوتا ہے وہ اصل میں اللہ تعالیٰ کو دھوکہ دے رہا ہوتا ہے، اور اس کا حال کیا ہوتا ہے کہ وہ بظاہر زبان سے اللہ کا نام لیتے ہوئے بھی مشرک ہوتا ہے۔ بعض دفعہ بعض مسجدوں میں صریحاً شرکیہ دعوتیں دی جا رہی ہوتی ہیں، کسی دوسرے کو کہیں تو کہتے ہیں کیا بھلا یہ عالم نہیں ہے، کیا ان کی داڑھی نہیں ہے، کیا یہ لوگ دین نہیں جانتے۔ تو بات یہ ہے کہ جب ایک انسان شرک کی طرف آتا ہے تو بعض دفعہ اس کو خود بھی سمجھ نہیں آ رہی ہوتی کہ میں کیا کر رہا ہوں۔ مشرکین مکہ کے اپنے آپ کو مشرک کہہ کے یہ شرکیہ باتیں کہتے تھے، وہ اپنے آپ کو حضرت ابراہیم کے پیروکار اور آپ کی نسل سے کہتے تھے، اس کے باوجود بھی پھر بھی شرک کر جاتے تھے۔ صحیح مسلم میں آتا ہے کہ جب کبھی مشرکین ایسی بات کہتے تو اللہ کے نبی ان کو کہتے، بس بس اب آگے کچھ نہ کہو، کیونکہ شروع میں تم نے ٹھیک بات کہی کہ لبیک اللہم لبیک لا شریک لک لبیک، لیکن اس کے آگے جب بڑھا دو گے تو یہی شرک ہو جائے گا، اور شرک ظلم عظیم ہے کہ اللہ کے ساتھ دوسرے کی عبادت کی جائے۔ صحیح بخاری اور مسلم میں روایت، ابن مسعود رضی اللہ عنہ نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے سوال کیا کہ سب سے بڑا گناہ کیا ہے؟ آپ نے جواب دیا کہ تیرا اللہ کے ساتھ شریک ٹھہرانا، حالانکہ اس اکیلے نے تجھے پیدا کیا۔ پھر اسی میں بعض مفسرین کہتے ہیں کہ منافقین بھی آتے ہیں اس مشرکون والی آیت میں، کیونکہ ان کے عمل اخلاص والے نہیں ہوتے، یہ ریاکار ہیں، اور ریاکاری بھی شرک ہے۔ اور قرآن پاک میں آتا ہے ان المنافقین خادعون اللہ وہو خادعہم، کہ منافق اللہ کو دھوکہ دینا چاہتا ہے اور وہ ان کو دھوکہ دیتا ہے، نمازیں سستی کی پڑھتے ہیں، دکھاوے کی نمازیں۔ اور آپ دیکھیں کہ شرک کی اتنی باریکیاں کہ یہ ہمیں ضرور معلوم ہونی چاہیے۔ بعض دفعہ انسان دوسروں کے کہنے میں، باتوں میں آ کے بھی شرک کا شکار ہو جاتا ہے، हर मुशरिक जो है वो सोचा समझा मुशरिक नहीं होता। बाज़ दफ़ा कोई बीमारी हुई, किसी ने कहा अच्छा फलां जगह से बढ़वा के ला के धागा देती हूँ, इसको बांध लो, ये भी शिर्क होता है। एक मौके पे हज़रत हुज़ैफ़ा रज़ी अल्लाह अन्हो एक बीमार के पास गए, इसके बाजू पर एक धागा बंधा हुआ देखा तो आपने इसे तोड़ दिया। फिर यही आयत पढ़ी कि कुछ लोग ईमान वाले होने के बावजूद भी मुशरिक होते हैं। इसी तरह एक रिवायत में आता है, जिसने अल्लाह के सिवा दूसरे के नाम की जिसने कसम खाई वो मुशरिक हो गया। इसी तरह तिर्मिज़ी की एक रिवायत है, नबी सल्लम ने फरमाया, झाड़ फूंक डोरे धागे और झूठे तावीज़ शिर्क है। अल्लाह ताला अपने बंदों को तवक्कुल के बायस सब सख्तियों से दूर कर देता है। अबू दाऊद की ये रिवायत है। इसी तरह हज़रत अब्दुल्ला बिन मसूद की बीवी फरमाती हैं कि हज़रत अब्दुल्ला की आदत थी कि जब कभी बाहर से आते ज़ोर से खंखारते थूकते कि घर वाले समझ जाएं और आप इन्हें किसी ऐसी हालत में ना देख पाएं कि बुरा लगे। एक दिन इसी तरह आप आए, इस वक्त मेरे पास एक बुढ़िया थी जो बवजह बीमारी के मुझ पर दम झाड़ करने को आई थी। मैंने आपकी खंखार की आवाज़ सुनते ही से चारपाई तले छुपा दिया। आप आए मेरे पास, मेरी चारपाई पर बैठ गए, मेरे गले में धागा देखकर पूछा कि ये क्या है। मैंने कहा इसमें दम करा के मैंने बांध लिया है। आपने इसे पकड़ कर तोड़ दिया और फरमाया, अब्दुल्ला का घर शिर्क से बेनियाज है। खुद मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना है कि झाड़ फूंक तावीज़ात और डोरे धागे शिर्क हैं। मैंने कहा ये आप कैसे फरमाते हैं। मेरी आंख दुख रही थी, मैं फलां यहूदी के पास जाया करती थी, वो दम कर देता था तो सुकून हो जाता था। आपने फरमाया तेरी आंख में शैतान चौका मारा करता था और इसकी फूंक से वो रुक जाता था, तुझे ये काफ़ी था कि तू वो कहती जो रसूलुल्लाह ने सिखाया, क्या अज़हबिल बास रब्बन्नास अशफी वंत शाफी ला शिफा इल्ला शिफाउका शिफा ला युगादिरु सक़मा। मुसनद अहमद की ये रिवायत है। आप देखिए कि अमूमन जो शिर्क होता है ना, ये बीमारियों से रेलिवेंट है। जब किसी पे कोई बीमारी या मुश्किल आती है ना, तो उससे ईमान जाने का डर होता है। इसी तरह एक और रिवायत में आता है, मुसनद अहमद की भी है वो भी, कि ईसा बिन अब्दुर्रहमान रिवायत करते हैं कि अब्दुल्ला बिन हकीम बीमार हुए, हम इनकी इयादत के लिए गए, इनसे कहा गया कि आपकी डोरा धागा लटका लें तो अच्छा हो। आपने फरमाया मैं डोरा धागा लटकाऊं, हालांकि अल्लाह के नबी का फरमान है जो शख्स जो चीज़ लटकाए वो इसी के हवाले कर दिया जाता है। इसी तरह मुस्नद में है कि जो शख्स कोई डोरा धागा लटकाए उसने शिर्क किया। एक रिवायत में जो शख्स कोई ऐसी चीज़ लटकाए अल्लाह इसका काम पूरा ना करे, और जो शख्स इसे लटकाए अल्लाह इसे लटका हुआ ही रखे। हदीसे कुदसी है, एक सही मुस्लिम में इसकी रिवायत है, अल्लाह ताला फरमाता है मैं तमाम शरीकों से ज़्यादा बेनियाज और बेपरवाह हूँ। जो शख्स अपने किसी काम में मेरा कोई शरीक ठहराए मैं इसे और इसके शरीक को छोड़ देता हूँ। अल्लाह अकबर, कितनी ही रिवायतें आप देखिए, इनको पढ़ते हुए खौफ नहीं आता। अब तो पता चलेगा ना कि कैसे कोई शख्स ईमान वाला होने के बावजूद भी मुशरिक होता है। वमा युमिन अक्सरुहुम बिल्लाही इल्ला वहुम मुशरिकून। और कितनी बारीक चीज़ें हैं शिर्क की। अल्लाह के नबी ने एक दिन खुतबा सुनाया और फरमाया कि लोगों शिर्क से बचो, वो तो चींटी की चाल से भी ज़्यादा पोशीदा है। बस किसी ने आपसे पूछा कि इससे बचाव कैसे हो सकता है, फरमाया ये दुआ करो, अल्लाहुम्मा इन्ना नाउज़ु बिका अन नुशरिक बिका शैयन तालमुहु व नस्तग़फिरुका मिम्मा ला नालम। के अल्लाह हम तुझसे इस बात की पनाह लेते हैं कि हम उस चीज़ का शिर्क करें जिसको तू जानता है, और हम बख्शिश तलब करते हैं उसकी जिसको हम नहीं जानते। इस तरह के मामलात होने लगते हैं कि इंसान खुफिया तौर पे शिर्क करने लगता है। मुस्नद की एक रिवायत में कि क़यामत के दिन जब के अव्वल आखिर सब जमा होंगे, अल्लाह ताला की तरफ से एक मनादी निदा करेगा कि जिसने अपने अमल में शिर्क किया है वो इसका सवाब अपने शरीक से तलब करे। अल्लाह ताला तमाम शुरका से बढ़कर शिर्क से बेनियाज है। मुस्नद में है कि आप फरमाते हैं मुझे तुम पर सबसे ज़्यादा डर छोटे शिर्क का है। लोगों ने पूछा वो क्या है, फरमाया रियाकारी। قیامت کے دن لوگوں کو جزائے عمل دی جائے گی. اس وقت اللہ تعالیٰ فرمائے گا کہ اے ریاکارو, تم جاؤ اور جن کے دکھانے سنانے کے لیے تم نے عمل کیے تھے انہی سے اپنا اجر طلب کرو اور دیکھو کہ وہ دیتے ہیں کہ نہیں. اسی طرح ایک اور صورت ہوتی ہے جس سے انسان مشرک بن جاتا ہے, وہ کیا ہے؟ بدشگونی. مسند کی روایت میں کہ آپ نے فرمایا جو شخص کوئی بدشگونی لے کر اپنے کام سے لوٹ جائے وہ مشرک ہو گیا. ہمارے یہاں مشہور ہے نا کہ راستے میں کالی بلی آ گئی تو اب راستہ کاٹ دیا, نقصان ہوگا, واپس چلو. کب بدشگونی لے کے اگر انسان اپنے کام سے واپس چلا جائے تو وہ مشرک ہو گیا. صحابہ کرام نے پوچھا اللہ کے نبی پھر اس کا کفارہ کیا ہے؟ آپ نے فرمایا کہ یہ کہنا, اللہم لا خیر الا خیرک ولا طیر الا طیرک ولا الہ غیرک. اے اللہ, سب بھلائیاں سب نیک شگون تیرے ہی ہاتھ میں ہیں, تیرے سوا کوئی بھلائیوں اور نیک شگونیوں والا نہیں. یہ دعا حسن المسلم میں بھی ہے. مسند احمد میں کہ ابو موسیٰ اشعری نے اپنے خطبے میں فرمایا, لوگو شرک سے بچو, وہ تو چیونٹی کی چال سے زیادہ پوشیدہ چیز ہے. اس پر حضرت عبداللہ اور قیس کھڑے ہوئے, کہا کہ یا تو آپ اس کی دلیل پیش کریں یا ہم جائیں اور حضرت عمر سے آپ کی شکایت کریں. آپ نے فرمایا لو دلیل لے لو. اور پھر وہی روایت سنائی کہ اللہ کے نبی نے ایک دن خطبہ فرمایا اور کہا شرک سے بچو کیونکہ وہ چیونٹی کی چال سے بھی زیادہ پوشیدہ ہے. ہمیں بہت فکر کرنی چاہیے. اب دیکھیے ہمارے باقی سارے کام جو ہے نا تبھی ٹھیک ہوں گے جب ہماری توحید ٹھیک ہوگی, جب اللہ تعالیٰ کے ساتھ ہمارا معاملہ درست ہوگا. بہت زیادہ کمی توحید کی جو ہوتی ہے نا وہ ہمارے اعمال میں دکھنے لگتی ہے, جس کی وجہ سے ہم کام کر کے بھی کام کر نہیں پاتے. اور اللہ تعالیٰ سے بڑی دعا مانگا کریں, اپنی دعاؤں کا یہ حصہ بنا لے کہ اللہ اس شرک سے بھی بچا جو ہمیں پتہ ہے کہ ہم کر رہے ہیں, اور اس سے بھی بچا کہ جو ہم کو نہیں پتہ اور ہم کر رہے ہیں.